अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम एक्सन कट। खरानी अझ ताजा छ यथार्थ पनि होइन जे आँखा अघि छैन असत्यता नि होइन तर सुरा केही छैन मात्र छ कालो रात अनि एक्लोपनाको साथ रोकिन्छन् पाइलाहरू बढाउन खोजौ जब हात अन्धकार नै छ जीवन बिना केही सूर्य किरण थाहा छैन हुन्छ कहिले गन्तव्यसँग मिलन एकदमै विचित्रको कस्तो हो यो पागलपन लक्षणहरू छन् साधारण तर के हो यो बालापन शान्त स्थिर आचरणले पूर्ण छ वातावरण छोपिएको अस्तित्व यसको यो हो आवरण ओके नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कटको साथमा सात दिनको लागि आज पनि उपस्थित भइसकेको छु। सुन्दै गर्नुभएको आवाज स्वागतको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट रिजनले गरिरहनु भएको छ। सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट लाइनको www.radioarpan.com.nv लगइन गरेर पनि यो प्रोग्राम तपाईँले सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कटभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ। विशेष त प्रदर्शन भइराखेको चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कटमा र कार्यक्रम एक्सन कटको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र आवरण र आवरणको कुराकानी गर्ने हो भने आवरण चलचित्र हिजोबाट प्रदर्शनमा आएको चलचित्र हो र आवरणलाई सुभाष कोइरालाले निर्देशन गरेका हुन्। अनिल योजनको लगानी रहेको छ। प्रियङ्का कार्की, नरेश पौडेल, दिव्य देव, रश्मि भट्ट, अनुभव रेग्मी लगायत कलाकारको प्रमुख भूमिका रहेको छ र हिजोबाट प्रदर्शनमा आएका केही चलचित्र रहेका छन् जस्तो कि आवरण चलचित्र पनि हिजोबाट प्रदर्शनमा आएको थियो, त्यस्तै पिपल चलचित्र पनि हिजोबाट प्रदर्शनमा आएको थियो भने ठुलो मान्छे नामक चलचित्र पनि हिजोबाट प्रदर्शनमा आएको थियो र तिनवटा चलचित्र मध्ये आवरणले राम्रो व्यापार गरेको छ र तिनवटा चलचित्रमा चाहिँ आवरण राम्रो अगाडि बढेको छ र आवरणका निर्देशक सुभाष कोइरालाले दिएको जानकारी अनुसार सिनेमाले मिडियम व्यापार गरेको छ भन्ने कुराकानी गरिरहनु भएको छ र जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने गर्न सकिराखेको छैन। अब हेरौँ भोलिका दिनहरूमा आवरण चलचित्रले के कस्तो गर्छ त्यो पनि हेर्न बाँकी छ र आवरणको जानकारी पछि अब लाग्छु नेपाली कथन चलचित्र हँसिया र हँसियाको कुराकानी गर्ने हो भने हँसिया चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। हेमा श्रेष्ठ राजेश समाल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र हँसियामा र हँसिया चाहिँ एक्सन प्रधान चलचित्र रहेको छ र हेमा श्रेष्ठलाई चाहिँ एक्सन नायिकाको हिसाबले यो फिल्मले नेपाली रजतपटमा उनलाई स्थापित गर्छ कि गर्दैन त्यो पनि हेर्न बाँकी नै छ र अब हेमाको यो कामलाई सबैले तारिफ गरेका छन्। मिलन चाम्सले हेमालाई चाहिँ एज अ एक्सन एक्ट्रेसको रूपमा चाहिँ नेपाली रजतपटमा देखाउन खोजेकी छिन् र अब यो सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी नै छ। हामी एकछिन हँसियाको गीत सुन्छौँ र गीतपछि फेरि पनि आउनेछौँ। चोकमा रहेको है ओम नपटी पुस्तकालयमा गएर सबै सामान ल्याऊ भनेको त्यति बुद्धि पनि छैन यो नाति पुर्खेको कति हाँस्ने मुटा हाँसेरै मर्ने भयो। विभिन्न किसिमका स्वदेशी तथा विदेशी सटिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रतबन्ध एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ। न त मोल मोलाईको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर 1 सौराहा चोक चितवन प्रोप्राइटर हरिकुमार श्रेष्ठ फोन नम्बर 0556560316 मोबाइल 98550597924 एकदम उचित दाम ओम नवदीप वस्त्रालय बेच्छ। शत प्रतिशत ग्यारेन्टी का साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने 10 केजी सम्म शरीरको मोटोपन घटाउने इजी स्लिम टी 8 डाइट लिप्रो मेटा स्लिम 4 इन्च सम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप 10 केजी सम्म मोटोपन बढाउने बीडीपी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिंग फाइबर चाउरीपना हटाउने ल्यान्कम क्रीम अनुहार शरीर गोरो बनाउने अनाइ बिम्बो रूप अमृत फियर लुक अनुहारको चाया पोतो डन्डी फोर हटाउने

ओके म पन्छी हुँ चुन्चु फुलको डाली डाली मिलन अमातीको यो गीत सँगसँगै फेरि पनि हार्दिक स्वागत छ ब्रेक पछिको बाँकी समयमा कार्यक्रमको नाम हो एक्सन कट र कार्यक्रम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान 9 बजेको समाचारपछि करिब करिब 10 बजेसम्म मात्र सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा हामीले गर्दै राखेका छौँ कार्यक्रम एक्सन कटमा र ब्रेक लगतै गीत यहाँले सुनिरहनु भएको छ नेपाली कथन चलचित्र मेरो बेस्ट फ्रेन्ड र मेरो बेस्ट फ्रेन्ड अब प्रदर्शनमा आउन लागेको छ जेठ 9 गतेबाट यो चलचित्र अल नेपाल प्रदर्शनमा आउँदैछ प्रसन्न पौडेलले चलचित्रलाई निर्देशन गरेका हुन् र चलचित्रको बारेमा कुराकानीको लागि यतिखेर टेलिफोन लाइनमा निर्देशक प्रसन्न पौडेल हुनुहुन्छ प्रसन्नजी हार्दिक स्वागत छ यहाँलाई प्रोग्राममा ओके अब जेठ 9 गतेबाट यहाँको चलचित्र प्रदर्शनमा आउँदैछ मेरो बेस्ट फ्रेन्ड कतिको डर लागिराखेको छ यहाँलाई होइन चाली त गालीको आश हुन्छ त्यसमा त डर त अवश्य पनि हुन्छ होइन चाली पाउँदा पनि डर हुन्छ गाली पाउँदा पनि डर हुन्छ होइन तर दुई कुराको जहिले पनि आश लिइन्छ किनभने चालीले अझ केही गरौँ भन्ने प्रोत्साहन दिन्छ भने गालीले सुधार्ने मौका हुन्छ हजुर अब यो 9 गते केही चलचित्र प्रदर्शनमा आउँदैछन् होइन अहिलेसम्म तपाईँले हल चाहिँ कति पाउनुभयो अब चलचित्रहरू त धेरै प्रदर्शनमा आउँदैछन् हलहरू बाँडिन्छ होला होइन तपाईँको हातमा कतिवटा हल आइपुग्यो 50 छ अहिलेसम्म होइन केही चलचित्र बढ्ने क्रममा पनि छ केही हलहरू बढ्ने क्रममा पनि छ तपाईँले हामीलाई पनि भनिराख्नु गर्नु पर्यो सर तपाईँकै फिल्म ल्याउनु पर्यो भन्ने कुरा पनि गरिराख्नु भएको छ होइन त्यही भएर 50 हल छ हामीले चाहिँ अलिअलि सिलसिलको राम्रो हलहरू छ होइन त्यसले गर्दाखेरि हजुर मुख्य मुख्य हल चाहिँ यहाँले पाउनु भएको छ है काठमाडौँमा मात्र कतिवटा हल पाउनुहुन्छ काठमाडौँमा हाम्रो 16 हल हुन्छ 16 हल है र अब एउटै मितिमा 3-4 राम्रा राम्रा भनिएका चलचित्र प्रदर्शनमा आउँदा अलिकति दर्शक बाँडिने हुन्छ होइन कतिको अपेक्षा लिनु भएको छ यहाँले यसो त कसो छ भने अब राम्रो चलचित्र मेन कुरा त अब कतिवटा चलचित्र कतिवटा चलचित्र रिलिज हुन्छ भन्ने कुरा चाहिँ हुँदैन के अरे मतलब राख्दैन मेन कुरा भनेको के भने यदि राम्रो छ चलचित्र राम्रो बनेको छ भने चाहिँ अवश्य पनि चल्छ हजुर त्यसले गर्दाखेरि चाहिँ राम्रो बनाएको छ वर्ल्डमा चल्ने भनेको यो दुईवटा कुरा हो क्या अब चलचित्रको कन्टेस्ट छ विदेशमा नेपालमा मात्रै होइन विदेशमा पनि सबै चलचित्र दिइरहेकै हुन्छ होइन है यो चाहिँ कस्तो हुन्छ भने विश्वको लडाइँमा सानैको लडाइँमा बाछाको मिठाई भने जस्तो पर्ने हो सबै होइन हलको तरिकाले गर्दाखेरि फेरि चलचित्र बन्ने सिस्टम पनि अलिक धेरै नै छ नेपालमा र एउटा क्याटेगोराइज पनि छैन नेपाली चलचित्र होइन रामले बनाएको पनि त्यही श्यामले बनाएको पनि त्यही हो होइन चलचित्र त्यही छ त्यसले गर्दा पनि अलिकति मेन प्रब्लम हो सिस्टमाइज भएको छैन कि किनभने हाम्रो इन्डस्ट्री नै रहेन किन एफएमसिसी आएर रजिस्टर पनि छैन इन्डस्ट्री इन्डस्ट्री पनि होइन एउटा चलचित्र क्षेत्र मात्रै हो त्यसले गर्दाखेरि अलिकति प्रब्लम अवश्य आउँछ तर राम्रो चलचित्र छ भने दर्शकहरूले जसरी पनि हेर्नुहुन्छ होइन त्यसले गर्दाखेरि अलिकति दुःख छ हजुर अब यहाँको प्रोमो यहाँको चलचित्रको प्रोमो गीत सङ्गीतले चर्चा पाइराखेको छ होइन अब सिनेमामा चाहिँ यहाँले के दिनु खोज्नु भएको छ र यो सिनेमा दर्शकहरूले चाहिँ हरसम्म गएर किन हेर्ने होला यसो छ कस्तो छ भने बेस्ट फ्रेन्ड भनेको कुनै वर्ग हुँदैन बेस्ट फ्रेन्ड हरेक वर्गको लागि हो होइन हामीले सेपरेट गर्दैन युथको लागि पनि बेस्ट फ्रेन्ड हुन्छ साना भाइ बहिनीहरूको लागि पनि बेस्ट फ्रेन्ड हुन्छ र ठुला हाम्रो वृद्धा अग्रजहरूको लागि पनि बेस्ट फ्रेन्ड हुन्छ सबैको बेस्ट फ्रेन्ड हुन्छ होइन र चलचित्र चाहिँ बेस्ट फ्रेन्डसँगै हेर्न जानुपर्छ किनभने त्यहाँ हुन्छ नि डार्किङ ब्ल्याक साइड अफ फ्रेन्डसिपलाई हामीले देखाउन खोजेका छौँ होइन र यसका फ्रेन्डसिप मात्र होइन लभको कुरा पनि हुन्छ किनभने प्रेम र मित्रता दुईवटा फरक कुरा हुन् होइन अनि हामीले प्रेरणा पनि भनेका छौँ र दुईवटा उस्तै कुरा पनि हुन् किनभने लभ र फ्रेन्डसिपको बिचमा एउटा सानो रेखा हुन्छ त्यो रेखाको स्टोरी हो होइन त्यस कारण चाहिँ नर्मली हरेकलाई घट्ने घटनासँग आबद्ध हुनसक्छ क्या प्रत्यक्ष या अप्रत्यक्ष रूपमा होइन त्यसले गर्दाखेरि चाहिँ सबैले हेर्नुपर्छ हजुर स्पेसली युवा वर्गले चाहिँ हेर्न लायकको चलचित्र बनेको छ युवा सँगसँगै अनि सबै वर्गले पनि हेर्नुपर्ने चलचित्र होइन अभियसली सबैले हो एक त पारिवारिक हिसाबले पनि छ होइन परिवारसँग त हामी टाढा हुन सक्दैनौँ नि त होइन युवा वर्गले पनि मन पराउने पारिवारिक चलचित्र नै हो होइन त्यस कारण के हुन्छ नि युवालाई युथमा चाहिँ मुभी पनि मनपर्छ अनि युवाको चोइस मल्टिपल चोइस छ युवाको युवा दर्शकलाई मनपर्ने भनेको फिल्मको कन्टेन्ट राम्रो हुनु पऱ्यो फिल्म राम्रोसँग प्रेजेन्ट हुनु पऱ्यो भन्ने कुरा हो त्यो कुरा चाहिँ हजुर. अब एउटा क्वेसन आम दर्शकलाई पनि एउटा क्वेसन मनमा खेलिराखेको छ कि मेरो बेस्ट फ्रेन्ड अगाडि नै रिलिज हुनुपर्ने सिनेमा हो होइन, प्रियङ्का कार्कीले काम गरेको पहिलो सिनेमा होइन, कस्तो काम गरेकी छन् त नि प्रियङ्का कार्कीले यो सिनेमा होइन, र यो सिनेमा पछि चाहिँ उसले धेरै सिनेमा पाइन है, जबकि यो सिनेमा अब बल्ल अहिले आएर रिलिज हुँदैछ, 3-4 वर्ष भइसक्यो सिनेमा बनेको, अहिले बल्ल प्रदर्शनमा आउँदैछ होइन, किन होला यो 3-4 वर्ष यस्तै प्रदर्शनमा आउन ढिलो गर्नुको कारण के भन्ने होला? यसो हाम्रो 3-4 वर्ष त एउटा लम्बी मात्र देखिन्छ होइन, 2 वर्ष हो होइन, हजुर, 2 वर्षको बिचमा केही अब बाहिरका प्रोजेक्टहरूमा पनि काम गरियो होइन, त्यही कलाकारहरू छनौटमा त स्टिल प्रब्लम आएको थियो, मैले एउटा सुन गरिसकेपछि मलाई त्यो छिट्टै बुझेन त्यो कलाकारको पर्फर्मेन्स, त्यसले गर्दाखेरि चलचित्रले बिग्रेला जस्तो लागेर अर्को कलाकारहरू खोज्दै गर्दै जाने क्रममा चाहिँ केही कलाकार फेरि रिसुट गरियो होइन, किनभने चलचित्र मा दुईवटा कुरा हुन्छ, सुटिङ गर्न र काट्नलाई चाहिँ लोभ गर्नु हुँदैन जिन्दगीमा कहिले पनि. हुन्छ, अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुहुने आम श्रोता र सिनेमा हेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ यहाँले? दर्शकलाई म के भन्न चाहन्छु, म अहिलेको प्रसङ्गलाई अलिकति जोडिए पनि हाल्छु है, किनभने समयको विषय गर्दाखेरि 2 वर्ष भए तापनि योपालि अहिले यस्तो कष्ट गरेर छ प्रियङ्का कार्कीले पर्फर्म भन्ने कुरामा चाहिँ होइन, त्यही के भन्छु भने आजसम्म दर्शकले हेर्नु पनि भयो होइन, प्रियङ्का अरू चलचित्र पनि हेर्नुभयो होइन, केही अधिकारीका पर्फर्मेन्सहरू हेर्नुभयो, किन केही अधिकारी पनि हुनुहुन्छ हाम्रो चलचित्रमा होइन, अनि त्यही कारण भेटेको पर्फर्मेन्स हेरिसक्नु र डिफ्रेन्स अब चाहिँ योबाट पाइन्छ कि भन्ने मलाई लाग्छ, किनभने अभियसली पहिलो चलचित्रमा राम्रो नगरेको हल्ला नभएकोले अरू चलचित्रहरूले पनि लिँदैन थियो होला होइन, किन राम्रो गर्छ भन्ने थाहा पाएर चाहिँ मात्रै नै हो अरू सबैतिर डिमान्ड बढ्ने भनेको होइन, त्यसले गर्दाखेरि चाहिँ अब दर्शकहरूलाई के छ भने म त के भन्न चाहन्छु भने अब जति पनि चलचित्र हेर्नुभयो उहाँहरूको अब आउनुहोस् गएर बेसी हेर्नुहोस् अनि डिफ्रेन्स थाहा पाउनुहोस् होइन, त्यो कलाकारितामा कम छ त के त्योभन्दा बेटर गर्नुभएको छ कि त्योभन्दा कम गर्नुभएको छ त्यो चाहिँ अब हेरेपछि थाहा हुन्छ होइन, र दर्शकहरूलाई के भन्न चाहन्छु अर्को कुरा भने श्रोताहरू जस्तोका श्रोताहरू जो आम दर्शकहरू जो चलचित्रमा हेर्नुहुन्छ उहाँहरू सबैलाई के भन्न चाहन्छु भने हामी त नेपाली फिल्म कल्चर एउटा इस्टाब्लिस भएको छैन होइन, सरकारले पनि हिटिङको क्षेत्रहरू चलचित्र क्षेत्र होइन त्यो पनि ए यो त नौटङ्की लाइनमा रहेछ भन्ने चलन छ होइन, त्यस्ता कुराहरूलाई साइडमा राखेर तपाईँहरूले यदि नेपाली चलचित्र हेर्ने एउटा कल्चर स्ट्याब्लिस गरिदिनु भयो, नेपाली चलचित्र एउटा नयाँ गरिदिनु भयो भने हामी कुनै पनि बेला यसमाथि हुन्छ. हुन्छ प्रसन्नजी, जेठ 9 गतेबाट यहाँको चलचित्र प्रदर्शनमा आउँदैछ मेरो बेस्ट फ्रेन्ड, र मेरो बेस्ट फ्रेन्डले चाहिँ राम्रो व्यापार गर्न सफल रहोस् र धेरै दर्शकले तान्न सफल रहोस् हलसम्म, र शुभकामना सँगसँगै छुट्यौँ, नमस्कार. हो कि यतिखेर मैले कुराकानी गरिराखेको थिएँ प्रसन्न पौड्याल, मेरो बेस्ट फ्रेन्डका निर्देशक प्रसन्न पौड्यालसँगको रमाइलो कुराकानी यहाँले सुनिसक्नु भएको छ, र जेठ 9 गतेबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ मेरो बेस्ट फ्रेन्ड, र मेरो बेस्ट फ्रेन्ड सँगसँगै अनि 2 चलचित्र पनि प्रदर्शनमा आउँदैछ, मिस नेपाल नामक चलचित्र पनि प्रदर्शनमा आउँदैछ, त्यस्तै हँसिया नामक चलचित्र पनि प्रदर्शनमा आउँदैछ. अब 3 चलचित्रमध्ये कुन चलचित्रले के कस्तो व्यापार गर्ने हो र कुन चलचित्र अगाडि बढ्ने हो त्यो भने हेर्न बाँकी नै रहेको छ, र हिजो प्रदर्शनमा आएका 3 चलचित्रमध्ये आवरण चलचित्रले अलि माथिको व्यापार गरेको छ, तर जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार भने आवरणले गर्न सकेन, र अब 3 चलचित्रमध्ये आवरणमाथि अब जेठ 9 गतेबाट प्रदर्शनमा आउने 3 चलचित्रमध्ये कुन चलचित्र माथि हुन्छ त्यो हेर्न बाँकी नै छ. यो जानकारीपछि अब भने हामी छुट्टिनुपर्ने हुन्छ, जाँदा जाँदै गीत राख्छु नेपाली कथन चलचित्र मुखौटा, र मुखौटाको डेट चेन्ज भइसकेको छ, मैले पटक पटक जानकारी गराउँदै राखेको छु, जेठ 16 गतेबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरेको चलचित्र मुखौटाको डेट चेन्ज भई जेठ 30 गते पुगेको छ. रमेश श्रेष्ठले निर्माण गरेको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्, राजेश माल, दयाङ राई, सौगात मल्ल, निशा अधिकारी, हर्षिका श्रेष्ठ लगायत कलाकारको प्रमुख भूमिका रहेको छ, सँगसँगै सुनिल थापाले पनि प्रमुख कलाकार स्वरूप काम गरिरहेका छन् चलचित्र मुखौचामा र नयाँ प्रयोग गरिएको छ, नयाँ क्रिएसन गरिएको छ र अब केही दिन खोजेको छ, अब हेर्न बाँकी छ जेठ 30 गति पछिको दिनहरूले बताउनेछ कि मुखौटाले कस्तो व्यापार गरेको छ, आखिर कस्तो रहेछ त मुखौटा, त्यो पनि हेर्न बाँकी नै छ। मुखौटाको गीत सँगसँगै बिदा माग्नुपर्ने हुन्छ। प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण श्रमबाटलाई थ्याङ्क यू सो मच। कन्ट्रोलबाट सपोर्ट गर्ने रेजरप्रति आभार व्यक्त गर्दै प्रोग्राम एक्सन कटबाट म सागर छुटिन्छु। हवस् त नमस्कार।